नसके पाउँछ, नसके लान्छ, हरेक बुधबार आउँछ, एक घन्टामा जान्छ, के होला? हाम्रै गाउँ ठाउँमा भएका चिनजानका चिजलाई घुमाउरो पारामा सोधिने रमाइलो प्रश्नको खेल कार्यक्रम लौखानुस गाउँ। सही जवाब हरेक बुधबार दिउँसो 3 बजेको नेपाल बाणी समाचार पछि मात्र रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम लौखानुस गाउँ सुन्न नभुल्नु होला। तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ र यो कार्यक्रम लौखानुस गाउँ। नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम लौखानुस गाउँको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा। कार्यक्रम लौखानुस गाउँको बसाइमा म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल। रेडियो अर्पण 104.5 मेगाहर्जमा हरेक बुधबार आउने गर्दछ 3 बजेको नेपाल बाणी समाचारपछि लगभग 4 बजेसम्म कार्यक्रम लौखानुस गाउँ। यो लौखानुस गाउँको बसाइमा तपाईँसँग रमाइलो खेल गाउँ खाने कथाको खेल खेल्ने झमर्कोमा हुन्छौँ हामी जहिले पनि। तपाईँ कार्यक्रममा आउनुपर्ने हुन्छ 0556363332 अनि 0556363333 लाइन हुँदै, यो लाइन हुँदै आउनुहोस्। तपाईँसँग रमाइलो खेल गाउँ खाने कथाको खेल खेल्नेछौँ। सही जवाफ दिनुहुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ। पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले, जहाँ तपाईँ नोकिया, स्यामसुङ, कलर्स, माइक्रोम्याक्स, लाभा र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ। एनटिसी, एनसेल, सिडिएमए, युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै एनसेल, एनटिसीको सिम कार्ड पनि उपलब्ध रहेको जानकारी गराउँदछौँ। र तपाईँले हातमा लगाउने वारेन्टी हातेघडी, मोबाइलको ग्यारेन्टी ब्याट्री चाहिएमा पनि तपाईँले एमुन मोबाइल हाउसमा सम्पर्क गर्न सक्नुहुन्छ। अझै भन्ने हो भने एन्ड्रोइड मोबाइल स्मार्टफोन चलाइराख्नु भएको छ भने तपाईँलाई आवश्यक पर्ने एप्लिकेसनहरूको एप्लिकेसनहरू पनि डाउनलोड गर्न सक्नुहुन्छ एमुन मोबाइल हाउसमा। सम्पर्क नम्बर रहेको छ 0556582861 र 9845512228 मोबाइल नम्बर रहेको छ। यो त रह्यो जानकारी एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनको, हामीलाई पुरस्कारको व्यवस्था गरिदिएको छ। यति बेला कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? भरतपुर 10 देखि बिमल। बिमलको पछाडि के होला? बिमलजी के गर्नुहुन्छ? एसएलसी दिएर बस्नुभएको। अब रिजल्टको नजिक नजिक हुनुहुन्छ, शनिबारभित्र सायद रिजल्ट आइपुग्छ होला। लड्डु खान पाउँछौँ होइन हामीले? कुन डिभिजनको साथमा खान पाइन्छ होला लड्डु? फर्स्ट डिभिजन हो। ल, अग्रिम बधाई अनि शुभकामना छ है। राजले मलाई पनि चाहिन्छ है लड्डु भनेर भन्नुभएको छ नि, फेरि राजलाई पनि चाहिन्छ अरे है। बिमलजी कार्यक्रममा आउनुभएको छ, हामी कार्यक्रममा गाउँ खाने कथा सोध्नेछौँ, राखिहाल्ने है त तपाईँको लागि पनि। पश्चिममा लुकेका दाई पूर्वबाट आए, ठुला साना सबैसँग माया पीर्ति लाए, के होला? घाम के गर्ने? फाइनल यसैलाई अन्तिम उत्तर मान्ने भन्नुभएको छ। हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त। सही जवाब बिमलजी। बिमलजी सुरुमै आउनुभएको छ अनि ट्याक्कै मिलाउनु भएको छ, विजेताको सूचीमा पर्नु भएको छ। कार्यक्रम सुन्दै गर्नु होला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। बिमल तिवारी आउनुभएको थियो भरतपुर 10 देखि, ठ्याक्कै मिलाउनु भयो, सायद सजिलो पनि थियो होला। आज मसँग यस्तै सजिला सजिला हाम्रै गाउँघरमा सोधिने गाउँ खाने कथाको खेल गाउँ खाने प्रश्नहरू रहेको छ 0556363332 अनि 0556363333 तपाईँको लागि खुल्ला गरेका छौँ। रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँ खाने कथाको खेल, यति बेला कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु, उहाँसँग पनि कुराकानी गर्छु अनि खेल खेल्छु। को हुनुहुन्छ? हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? जुठ पानी 4 देखि गणेशजी, सुनाउनुहोस् के छ हालचाल? ठिकै छ है, चलिरहेछ। हुन्छ, तपाईँको लागि पनि एउटा गाउँ खाने कथा राखिहालेँ है त। जति गन्यो उति बढ्ने बस्छु धेरै माथि, राति भने हाँसेर बस्ने सबको साथी, के होला? जति गन्यो उति बढ्ने बस्छु धेरै माथि, राति भन्ने हाँसेर बस्ने सबको साथी, के होला? जुन, जुन के गर्ने? यसैलाई अन्तिम उत्तर मान्ने? गणेशजी के गर्ने? यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त। तपाईँको जवाफ बिग्रियो त गणेशजी, हतारिएर जवाफ दिनुभयो जस्तो लाग्यो, मिलेन भने कम्प्युटरले, के होला यसको सही जवाफ? जान्नको लागि कार्यक्रम सुन्दै गर्नुहोला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। गणेश भट्ट आउनुभएको थियो जुटपानी चारदेखि, उहाँले मिलाउन सक्नु भएन। तपाईँलाई यो गाउँखाने कथाको सही जवाब आउँछ भने फोन गर्नुहोस् 0556533332 र 33 तपाईँको लागि खुल्ला गरेका छौँ। कोही सहभागी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार। नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? भण्डारादेखि माया सिलवाल। मायाजी आराम हुनुहुन्छ? आजभोलि त अलिक चिसो चिसो भएको छ होइन? चिताउनु हो नि त, त्यही भएर होला। हुन्छ मायाजी, तपाईँ कार्यक्रममा आउनुभएको छ, तपाईँको लागि पनि गाउँखाने कथा राखिहालेँ है त। जति गन्यो उति बढ्ने बस्छु धेरै माथि, राति भने हाँसेर बस्ने सबको साथी, के होला? तारा। के गर्ने? यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त। सही जवाफ मायाजी, सही जवाफ आएको छ, विजेताको सूचीमा पर्नुभएको छ। कार्यक्रम सुन्दै गर्नुहोला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। भण्डाराबाट माया सिलवाल आउनुभएको थियो, उहाँले पनि मिलाइसक्नु भएको छ तपाईँसँग रमाइलो कुराकानीको साथमा। रमाइलो खेल गाउँखाने कथाको खेल खेलिरहेका छौँ, कार्यक्रम लौ खानुस् गाउँको बसाइमा तपाईँसँग रमाइलो कुराकानी गर्ने जमर्को हो। एउटा छुट्टै खेलको यो बसाइमा तपाईँसँग जुटिरहने गर्दछौँ। रेडियो अर्पण 104.5 मेगाहर्जमा तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ, www.radioarpan.com.np। यति बेला कोही सहभागी हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रतनपुर सातबाट दिनेश थापा। रतनपुर सातदेखि दिनेश थापा। दिनेश थापा, हजुर। दिनेशजी के गर्नुहुन्छ? म अहिले एसएलसी बस्नुभएको। एसएलसी दिएर बस्नुभएको? हजुर। लड्डु खान पाइन्छ होला नि अब एक हप्ताभित्र? स्योर हो? हुन्छ, राजको लागि पनि अनि मलाई पनि है, अग्रिम बधाई अनि शुभकामना छ तपाईँलाई। कार्यक्रममा आउनुभएको छ, तपाईँको लागि पनि एउटा गाउँखाने कथा राखिहालेँ है त। कपाल लुछी हड्डी भाँची यसलाई काट्नुपर्छ, त्यसपछि बाँडी चुडी मिली खानुपर्छ, के होला? कपाल लुछी हड्डी भाँची यसलाई काट्नुपर्छ, त्यसपछि बाँडी चुडी मिली खानुपर्छ, के होला? दिनेशजी कपाल लुच्नुपर्छ रे, त्यसको हड्डी भाँच्नुपर्छ र त्यो खान पनि मिल्छ भनेर भनेको छ, प्रश्नमै छ नि यसको जवाफ, त अलिकता ध्यान दिनुहोस्। हुन्छ, अन्तिम पटक राख्छु है त तपाईँको लागि। कपाल लुछी हड्डी भाँची यसलाई काट्नुपर्छ, त्यसपछि बाँडी चुडी मिली खानुपर्छ, के होला? फेरि भन्नुहोस् त। मुला के गर्ने? यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त। दिनेश थापाजीले दिनुभएको जवाब बिग्रिएको छ, उहाँ भने यति बेला सम्बन्ध टुटिसकेको छ, टेलिफोन सम्पर्कबाट बाहिर गइसक्नु भएको छ। उहाँले दिनुभएको जवाब मिलेको छैन, कार्यक्रम सुनिराख्नु भएको छ भने यसको सही जवाब केही बेरपछि भन्नेछु अथवा कोही अन्य सहभागीहरूले भन्नुहुनेछ। यति बेला कोही सहभागी हुनुहुन्छ होइन, फेरि पनि राज कुनाका कुराकानी गर्दै हुनुहुन्छ तपाईँको लागि भनेर 0556533332 र 0556533333 को लाइन खुल्ला गरेका छौँ। एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले राखेको आकर्षक पुरस्कार जित्नको लागि पनि तपाईँ आउनुपर्ने हुन्छ र सँगसँगै रमाइलो कुराकानी पनि हुने गर्दछ, अलिकता बौद्धिक विकास पनि गर्दछ। हाम्रै गाउँघरका चिजहरूलाई घुमाउरो प्रश्न, घुमाउरो शब्दको प्रश्न हो यो गाउँखाने कथाको खेल। त्यसो त पहिला हाम्रो भालम भन्ने गर्थे हाम्रो बाजे बजेहरू, यो मकै छोडाउने बेलामा, मकैको त्यो जुत्ता हाल्ने बेलामा खेलिने एउटा खेल हो, यसले टाइम पास गराउँथ्यो, काम गरेको भान हुँदैन भन्ने संज्ञाहरू पनि दिनुहुन्थ्यो हजुरबा हजुरआमाहरूले। जे होस् आज हामी यसरी रेडियोमा पनि जुटिरहेका छौँ, केही बौद्धिक विकास होस्, अलिकता रमाइलो होस् भन्ने हेतुले। यति बेला कोही सहभागी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? भीमसेनजी, के छ तपाईँको हालखबर? एकदम ठिकठाक छ है। के गरी बसिराख्नु भएको छ अहिले? हुन्छ, कार्यक्रममा आउनु भएको छ, तपाईँको लागि गाउँखाने कथा राखिहाले है त। कपाल लुछी हड्डी भाँची यसलाई काट्नुपर्छ, त्यसपछि बाँडी चुडी मिली खानुपर्छ, के होला? नरिवल। के गर्ने, यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ है त तपाईँको जवाफलाई? सही जवाब। विजेताको सूचीमा पर्नुभएको छ भीमसेनजी, कार्यक्रम सुन्दै गर्नु होला, अहिले पनि छुट्टिन्छौँ। नमस्कार। भीमसेन अधिकारी पिठुवादेखि आउनुभएको थियो, उहाँले पनि मिलाइसक्नु भएको छ भने यति बेला कार्यक्रम लौ खानुस् गाउँमा छोटो सन्देशमूलक व्यवसायिक विश्रामको पालो। त्योभन्दा अगाडि तपाईँको लागि एउटा साङ्गीतिक कसैले राख्नुपर्छ भन्ने उताबाट इसारा पाएको छु। रेडियो अर्पण 104.5 मेगाहर्जमा 0556 363 32 अनि 0556 363 33 डायल गर्दै गर्नुहोला। यति बेला पनि एउटा साङ्गीतिक कसैले, यसपछि हामी छोटो सन्देशमूलक व्यवसायिक विश्रामतर्फ लाग्छौँ। रेडियो अर्पण छोडी कहीँ नजानुहोला। Mm-hmm.

बाउले भन्यो ठिक रहेछ, एसटिसी भन्यो त एसटिसी नै रहेछ भन्छु म। साथै हामी कहाँ फोटोकपी मेसिन, फोटो प्रिन्टर, प्रिन्टर कार्टेज, फोटो पेपर, कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ। के तपाईँ कोरिया नै जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। विगत 9 वर्षदेखि इपिएस अन्तर्गतको कोरियन भाषा परीक्षामा सफलता हासिल गर्दै आएको हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। हाम्रा विशेषताहरू, उचित परामर्श पछि मात्र भर्ना लिने, शिक्षकहरू आफै प्रमुख सञ्चालक भएको, परिमार्जित पाठ्यक्रम लगायत सम्पूर्ण पुस्तक आफै प्रकाशन गर्न सक्षम, मल्टिमिडियाको उचित प्रयोग गरी अध्यापन गराइने, सरकारी मापदण्ड पुरा गरी सुरुमै सूचीकृत। सम्पर्क हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युट सही चोक मेगा मार्केटको माथिलो तला शाखा, खैरहनी 4 पूर्वी चितवन पर्सा, नेपाल बैंक सँगै फोन 9845065401, 9845067636 र 9855059007। कमलाजीको लागि गाउँखाने कथाको प्रश्न यो छ, आकर्षक कपडा अनि सिलाई डिजाइन दामी देखिन्छ, यो डिजाइन बयान गर्ने शब्द न कुनै शब्द कोशमा भेटिन्छ, के हो? नेपाली टेलर सटिङ सुटिङ लेडिज एन्ड जेन्ट्स। सही जवाब। विगत 30 वर्ष पुरानो नेपाली टेलर सटिङ सुटिङ लेडिज एन्ड जेन्ट्स अब नयाँ व्यवस्थापनको साथमा। हामी कहाँ सम्पूर्ण कपडाका आइटमहरू सटिङ सुटिङ रेमन्ड बिमल ब्रान्डहरू, कटराइज कोरियन जिन्स प्यान्ट तथा लेडिज जेन्ट्स कपडाको आकर्षक सिलाइ साथै राष्ट्रिय पोसाक पनि तयार गरिन्छ। सम्पर्क नेपाली टेलर सटिङ सुटिङ लेडिज एन्ड जेन्ट्स, खैरहनी 8 खैरहनी बजार चितवन, सञ्चालक मिठु नेपाली, प्रोप्राइटर अनिल नेपाली, फोन नम्बर 0656083051 र मोबाइल 9842517746। फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि कार्यक्रम लौखानुस गाउँमा। कार्यक्रम लौखानुस गाउँको यो बसाइमा म छु तपाईँको गाउँखाने कथाको साथी, तपाईँको दिलभित्रको साथी राजन दिल गुरुङ। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल। तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np/ सुनिराख्नु भएको छ कार्यक्रम लौखानुस गाउँ। कार्यक्रम लौखानुस गाउँमा तपाईँ पनि सहभागी हुने इच्छा चाहना छ भने मोबाइल या टेलिफोन उठाउनुहोस् र थित्नुहोस् 0556 363 332 र 0556 363 333। तपाईँ यहाँ आउनुहोस्, गाउँखाने कथाको खेल खेल्नुपर्छ। सही जवाब दिनुहुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ। पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले, जहाँ तपाईँ नोकिया सामसुङ कलर सिस्वाइस माइक्रोम्याक्स लावा र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ। साथसाथै एनटिसी एनसेल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने एकमात्र स्थान हो एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवन। 0556582801 र 9845512228 सम्पर्क नम्बर रहेको छ। तपाईँलाई आवश्यक पर्ने एन्ड्रोइडका एप्लिकेसनहरू पनि डाउनलोड गराउन सक्नुहुन्छ त्यहाँ गएर। यो त रह्यो जानकारी एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनको। यति बेला कोही सहभागी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार। नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? सोमी तामाङ। सोमीजी के छ हाल खबर? के गर्दै हुनुहुन्छ आज भोलि? बसी बसाउ बाहेक अरू केही छैन है? ए एसएलसी दिएर बस्नुभएको? एसएलसी कस्तो भयो? ठिकै। भनेपछि हामीले लड्डु खान पाउँछौँ? सायद अलिकति कन्फ्युजन पनि भयो कि कस्तो? राम्रो होस्, हाम्रो शुभकामना छ है तपाईँलाई। हुन्छ, कार्यक्रममा आउनुभएको छ, तपाईँको लागि पनि गाउँखाने कथा राखिहाल्छु है त। जता भागी गए पनि समातेर ल्याउँछन्, त्यसपछि पाले पालो खुट्टाले हान्छन्, के होला? गाह्रो पर्यो? जता भागी गए पनि समातेर ल्याउँछन्, त्यसपछि पालै पालो खुट्टाले हान्छन्, के होला? बल। बल के गर्ने? फुटबल। के गर्ने? यसलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त। सही जवाब विजेताको सूचीमा पर्नु भएको छ सोमीजी, अहिले भने सुटिन्छौँ। नमस्कार। नमस्ते। खुराकबाट सोमी त मगाउनु भएको थियो र सही जवाब पनि दिइसक्नु भएको छ, तपाईँ पनि आउनुहोस्। यति बेला कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाइसकेको छु, उहाँसँग पनि कुराकानी गर्छु। कहाँदेखि को हुनुहुन्छ, स्वागत गर्छु। हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? पदमपुर आठदेखि मनिषा गुरुङ। के गर्नुहुन्छ मनिषाजी? कार्यक्रममा पहिलो पटक हो, बसी बसाई बाहेक अरू केहीमा रुचि तपाईँको? कतिमा पढ्दै हुनुहुन्छ? एसएलसी दिएको। आज धेरैजना सहभागीहरू चाहिँ सबैजना एसएलसी दिएको भनेर आउनु भएको छ। अनि लड्डु खान पाइन्छ कि पाइन्न तपाईँको तर्फबाट? भनेपछि तपाईँलाई पनि कन्फ्युजन हो कि कसो हो? हुन्छ, कार्यक्रममा आउनुभएको छ, तपाईँको लागि पनि एउटा गाउँखाने कथा राखिहालेँ है त, ध्यान दिएर सुन्नुहोला। बाह्रवटा आँखा छन्, सातवटा हात, यिनकै भर पर्नै पर्छ दिन होस् या रात, के होला? मनिषाजी, एकचोटि ट्राई गर्ने ना। बाह्रवटा आँखा छन्, सातवटा हात, यिनकै भर पर्नै पर्छ दिन होस् या रात? गाह्रो पर्यो, ठिकै छ। यसको जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। मनिषा गुरुङ हुनुहुन्थ्यो पदमपुर आठदेखि, उहाँले भने सही जवाब दिन सक्नु भएन। तपाईँ पनि आउनुहोस् 0555-63-332 र 0555-63-333 तपाईँको लागि खुल्ला गरेका छौँ। रमाइलो खेल गाउँखाने कथाको खेलमा जुटिरहेका छौँ, तपाईँसँग रमाइलो कुराकानी पनि हुने गर्दछ, सँगसँगै गाउँखाने कथाको खेल पनि हो यो। त्यसो त हामी कार्यक्रममा गाउँ दिन र लिन भने भ्याउने गर्दैनौँ, किनभने धेरैभन्दा धेरै सहभागीहरूलाई चाहिँ कार्यक्रममा सहभागी गराउने इच्छा चाहनाले गर्दा तपाईँहरूलाई गाउँ दिन अनि तपाईँबाट गाउँ लिन भने पाएका छैनौँ। यो सम्झनुहोस्, तपाईँले सही जवाब दिनुभएको छ भने तपाईँले एउटा गाउँ पाउनुभएको छ, र मिलाउनु सक्नुभएको छैन भने तपाईँले मलाई एउटा गाउँ दिनुभएको छ, र त्यो पाएको र लिएको गाउँ चाहिँ सुधार्नुपर्ने हाम्रो जिम्मा हो। यति बेला कोही सहभागी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? पर्साबाट एन्जल। हराएको मान्छे भेटियो, होइन कहिलेकाहीँ हराएको चिज पनि भेटिन्छ नि त। सुनाउनुहोस् के छ तपाईँको हाल छ? धेरै लामो समयपछि आउनुभयो नि त, होइन र? अनि म त त्यही भएर हराउनु भयो होला भन्नुभएको नि। हुन्छ, कार्यक्रममा आउनुभएको छ, तपाईँको लागि पनि एउटा गाउँखाने कथा राखिहालेँ नि त। बाह्रवटा आँखा छन्, सातवटा हात, यिनकै भर पर्नै पर्छ दिन होस् या रात, के होला? के गर्ने? यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सुनौँ है त। सही जवाब। होइन, कति सिपालु हो कि भने, ए गाउँखाने कथामा चाहिँ पिएचडी गर्न जानुभएको थियो क्या यो 5-6 महिना? होइन, मलाई त के आउँछ र, त्यस्तो राजलाई जतिको नि आउँदैन, मलाई यो प्रश्न पनि राजले बनाएर दिने हो यहाँभित्रसम्म। हुन्छ, विजेताको सूचीमा पर्नुभएको छ, अहिले भने छुट्टिन्छौँ। नमस्कार। वर्षाबाट एन्जलजी आउनुभएको थियो, धेरै समयपछि आउनुभएको थियो र सही जवाब पनि दिइसक्नु भएको छ। अब अन्तिम सहभागीलाई हामी लिएर आउनेछौँ, 0555-63-332 अनि 0555-63-333 अन्तिम सहभागी भाग्यमानी सहभागी को हुनुहुन्छ हेरौँ अनि उहाँलाई सुनौँ। यति बेला राज कुराकानी गर्दै हुनुहुन्छ उहाँसँग, लामै कुराकानी गर्दै हुनुहुन्छ कि नगुर्ने, जवाफ राजलाई नै, राजले नै बनाएर दिनुभएको भन्ने इसारा पाएर होला राजलाई सोध्ने प्रयास गर्नुहुन्छ होला, त्यसरी भन्न मिल्दैन, राजले भन्नुहुन्न पनि मलाई थाहा छ। तपाईँसँग रमाइलो खेलको लागि अब भने हामी अन्तिममा आइसकेका छौँ, एकजना सहभागीलाई मात्रै भित्र बोलाउनेछौँ, को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। राजले भित्र पठाउन साह्रै गाह्रो मानिराख्नु भएको छ, किन होला कुन्नी खै, राज भित्रै पठाउनुहोस्, म यतै भित्रै कुराकानी गर्छु उहाँसँग। कार्यक्रम लौ खानुहोस् गाउँको बसाइमा हुनुहुन्छ तपाईँ, 055-63-332 र 055-63-333 तपाईँको लागि खुल्ला गरेका छौँ। एमुनु मोबाइल हाउस वीरेन्द्रनगर चितवनबाट आकर्षक पुरस्कार जित्न सक्नुहुन्छ। अब अन्तिम सहभागी भाग्यमानी सहभागीलाई मात्रै हामी भित्र बोलाउँछौँ। को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? सिद्धिपुरबाट। तपाईँको नाम? बुद्धि गुरुङ। के गर्नुहुन्छ बुद्धिजी? पढाइ पनि छ होला नि? पढाइ छैन भन्नु पऱ्यो है। पहिलो पटक है भेटघाट हाम्रो कार्यक्रममा? हुन्छ, कार्यक्रममा आउनुभएको छ तपाईँको लागि गाउँखाने कथा राखिहाल्छु है त। चक्का पाङ्रा केही छैन तर हिँड्छ गाडी, कपडाको लिग माथि गर्दै वारिपारी, के होला? चक्का पाङ्रा केही छैन हिँड्छ भने हिँड्छ गाडी, कपडाको लिग माथि गर्दै वारिपारी, के होला? डुङ्गा। प्रश्न राम्रोसँग सुन्नुभयो, म पनि थोरै झुकिएँ यहाँनिर, फेरि एकपट्टि राख्छु ल। चक्का पाङ्रा केही छैन तर हिँड्छ गाडी, कपडाको लिग माथि गर्दै वारिपारी, के होला? बुद्धि गुरुङ आउनुभएको थियो अन्तिम सहभागीको रूपमा, उहाँ गइसक्नु भएको छ, बिचमा छुटिएको छ, कारण नेटवर्क पनि हुनसक्छ, प्रविधिबाट सबै कुरा ठिक छ भन्ने इसारा पाएको छु। अब भने कार्यक्रमबाट बिदा लिनुपर्ने बेला भइसकेको छ, अन्तिम सहभागीसँग पुरा कुराकानी हुन सकेन, त्यसैले राजले अझै एकजनासँग कुराकानी गर्नुपर्छ कि भन्ने चाहिँ इसारा गर्नुभएको छ। हुन्छ, ठिकै छ, एकजना सहभागीलाई लिन्छौँ हामी। यति बेला कोही सहभागी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्ने जमर्कोमा रहिरहेका छौँ। सजिलो गाउँखाने कथा पनि रहेको छ अन्तिममा, भाग्यमानीमा मान्छेलाई नै हो यो। को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ, उहाँ स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? नवलपरासीबाट। जीवन दिवन। दिवन हजुर। दिवन मगर, के गर्नुहुन्छ दिवनजी? बसी बस भाइ। हुन्छ, हामी निकै अन्त्य अन्त्यमा आइसकेका छौँ, समय हामीसँग धेरै छैन, तपाईँको लागि एउटा गाउँखाने कथा राखिहालेँ है त। चक्का पाङ्रा केही छैन तर हिँड्छ गाडी, कपडाको लिग माथि गर्दै वारिपारी, के होला? स्त्री। के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सुनौँ है त। सही जवाफ। सही जवाफ दिवनजी, विजेताको सूचीमा पर्नुभएको छ, कार्यक्रममा आउनुभयो, निकै खुसी लाग्यो। अहिले भने छुट्टिन्छौँ, नमस्कार। दिवन मगर नवलपरासीदेखि आउनुभएको थियो र सही जवाब पनि दिनुभएको छ। आज धेरैजना सहभागीहरू हुनुहुन्थ्यो र धेरैजनाले मिलाउनु पनि भएको छ। भरतपुर 10 विमल तिवारी, जुटपानी 4 गणेश भट्ट, भण्डारादेखि माया सिलवाल, रतनपुर 7 दिनेश थापा, पिठुवाबाट भीमसेन अधिकारी, कोरकबाट सोमी तमाङ, पदमपुर 8 मनिषा गुरुङ, पर्साबाट एन्जलजी आउनुभएको थियो भने सिद्धिपुरबाट बुद्धि गुरुङ, त्यस्तै गरी नवलपरासीबाट दिवन मगर आउनुभएको थियो। उहाँहरूमध्ये 1, 2, 3, 4, 5 मिलाउनु भएको छ, 5 बिगार्नु भएको छ, 5 एकजनालाई मात्र विजेता गराउन सक्छौँ। त्यसैले गोला बनाउने जिम्मा राजलाई दिन्छु, त्यतिन्जेलको लागि भने फेरि पनि अर्को एउटा साङ्गीतिक। मेरी माया पहाडको कुनामा तिम्रै हुन पाउँछ विश्वास छ मलाई त, तिम्रै हुन पाउँछु। हजुर, यो सङ्गीतिक कोसेली केही बेरपछि फेरि राख्नेछौँ। यति बेला भने विजेताको नाम मेरो हातमा आइसकेको छ। आज विजेता भन्नुभएको छ पिठुवादेखि आउनुभएको भीमसेन अधिकारी, भीमसेनजीलाई हाम्रो तर्फबाट कन्ग्रेचुलेसन, धेरै धेरै बधाई छ भीमसेनजी। तपाईँले आज एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनबाट राखेको आकर्षक पुरस्कार जित्नु भएको छ। एक साताभित्र तपाईँ आफ्नो आइडेन्टी कार्डको परिचय पत्रको फोटोकपी सहित रेडियो अर्पण 104.5 मेगाहर्जमा आएर आफ्नो पुरस्कार सङ्कलन गरिदिनु हुनुको लागि अनुरोध गर्दछु। र अहिले पनि मलाई सुनिराख्नु भएको छ भने प्रविधिका सहकर्मी साथी राज पौडेललाई सम्पर्क गरी आफ्नो मोबाइल नम्बर टिपाइदिनु हुनको लागि अनुरोध गर्दछु, किनभने पुरस्कार तपाईँ भएको ठाउँमा स्वयं आइपुग्नेछ। त्यसैले यो आग्रह गरेँ मैले तपाईँलाई। अन्य साथीहरू विजेता हुन नसके पनि अर्को हप्ता अवश्य हुन सकिन्छ, एक दिन न एक दिन पालो आउँछ नै, र अलिकता भाग्यमा पनि भर पर्नुपर्ने हुन्छ। तपाईँको भाग्य के कस्तो छ अर्कोपल्ट थाहा हुन्छ। यति बेला भने कार्यक्रमबाट बिदा लिनुपर्ने सङ्केत बारम्बार गरिराख्नु भएको छ राजले, अब भने बिदा लिन्छु। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगा हर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np सुनेर साथ दिनुभयो, सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। फोन गर्नुभयो, फोन गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि हृदयदेखि आभार व्यक्त गर्दछु। फोन प्रयास गर्नुभयो, फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद व्यक्त गर्दछु। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी राज पौडेलप्रति पनि विशेष आभार व्यक्त गर्दछु। पुरस्कारको व्यवस्था गरिदिनुहुने एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनप्रति पनि आभार व्यक्त गर्दै रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम लौखानुस गाउँको आजको बसाइबाट तपाईँको बाँकी पल शुभ रहोस् भन्दै म राजन दिल डुङ छुट्टिन्छु। हवस् त, नमस्कार। अब तपाई हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा, केएन प्लाजा तपाईलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सु सेन्टर, फेन्सी इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई क्लिनर्स, साइकल स्टोर्स, होटल, बुटिक, कुर्ता, साडी, गिफ्ट आइटम, पूजा सामग्री, लेडिज टेलर्स, बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ। साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ। सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ 10 फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगराट बकुल्लर प्रोप्राइटर राज श्रेष्ठ। मोबाइल नम्बर 9840508572 र 9850549280। साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ। अर्पण टाइम चेन्ज, अहिले अपराह्नको 4 बज्यो। यस अर्पण टाइम चेकको साथमा।